भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, वर्षात सुरु भएसँगै चितवनमा फाटाफुट डेङ्गु रोगका बिरामी पनि देखिन थालेका छन्। पानी पर्न थालेसँगै डेङ्गु रोगी फाटाफुट देखिन थालेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले भन्नुभयो, समयमा नै सतर्कता अपनाइएन भने डेङ्गुले महामारीको रूप लिन पनि सक्छ भन्नेतर्फ सबै सतर्क हुन जरुरी छ। अघिल्ला वर्षहरूमा असार लागेदेखि डेङ्गुका रोगी भेटिने भए पनि यो वर्ष यसअघिदेखि नै भेटिन थालेका छन्। केही दिन यता डेङ्गु रोगकै कारण चितवनका विभिन्न अस्पतालमा 5 जना बिरामीले उपचार लिएका छन्। बिरामीमध्ये अहिले पनि 3 जना अस्पतालमा उपचारमा रहेका छन्। डेङ्गु एक किसिमको उच्च ज्वरो आउने रोग हो। डेङ्गुको जीवाणु भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेङ्गु रोग लाग्छ। यो लामखुट्टे सफा र जमेको पानीमा फुल पार्ने र बच्चा जन्माउने गर्छ। 81 उच्च ज्वरो आउने र शरीर दुख्ने यो रोग सर्नबाट बचाउने हो भने लामखुट्टेको टोकाइबाटै बस्नुपर्ने चिकित्सकहरूको सुझाव छ। अहिले पानी पर्न थालेको छ। जथाभावी राखेका टायर गमला जस्ता वस्तुहरूमा जमेको पानीमा नै लामखुट्टे बसेका हुन्छन्। भरतपुर अस्पतालका फिजिसियन डाक्टर शशिजङ पाण्डेले भन्नुभयो, विगतका वर्षहरूमा देखिने यो रोगको सङ्क्रमण अहिले रोक्न समयमा नै सतर्कता जरुरी छ। चितवनमा 2067 सालदेखि डेङ्गुको सङ्क्रमण देखिएको हो। 2067-68 3298 ज्वरोका बिरामीको रक्त परीक्षण गरिएकोमा 739 जनामा डेङ्गुको लक्षण देखिएको थियो। यो वर्ष उच्च ज्वरोबाट मरेका 23 मध्ये डेङ्गुको सङ्क्रमण भएका 5 जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनसँग तथ्याङ्क रहेको छ। यस्तै 2068-69 पनि डेङ्गुकै कारण चितवनमा 1 जनाको मृत्यु भएको थियो। यो वर्ष 1174 जनाको रक्त परीक्षण गराएकोमा 68 जनामा डेङ्गु भेटिएको थियो। 2069-70 जिल्लामा 946 जनाको रक्त परीक्षण गरिएको थियो। यो परीक्षणमा 52 जनामा यो रोगको सङ्क्रमण भेटिएको पाइएको थियो। अघिल्लो वर्ष 2070-71 1823 रक्त परीक्षण गरिएकोमा 341 जनामा यो रोगको सङ्क्रमण भेटिएको थियो। नारायणघाटमा रहेको चितवनको मुख्य थोक तरकारी बजार भाडामा दिन भरतपुर नगरपालिकाले टेन्डरको सूचना निकालेपछि विरोध सुरु भएको छ। सो ठाउँमा पहिलेदेखि नै व्यवसाय गर्दै आएका थोक व्यवसायका साथै तरकारी र फलफुल उत्पादक किसानहरू नगरपालिकाको निर्णयको विपक्षमा उभिएका छन्। व्यावसायिक किसानहरूले नगरपालिकाले क्षेत्राधिकार मिचेर आफै सूचना निकालेको बताएका छन्। कृषि उपज बजार सञ्चालक समिति मार्फत निर्णयहरू गर्नुपरेमा नगरपालिका स्वयंले गरेको किसानहरू बताउँछन्। टेन्डर मार्फत चरको भाडादर कायम गरेर आफूहरूलाई विस्थापित गर्न खोजेको व्यवसायीहरूको आरोप छ। थोक तरकारी बजार भाडामा दिन भरतपुर नगरपालिकाले जेठ 14 गते सूचना जारी गरेको थियो। बजारमा नगरपालिकाको स्वामित्वमा रहेका जग्गामा 57 र निजी जग्गामा 100 गरेर कुल 157 वटा सटरहरू रहेका छन्। नगरपालिकाले महिनाको 10 लाख रुपियाँ नघटाई टेन्डर आह्वान गरेको छ। अहिले 4.5 लाख रुपियाँ लिने गरेको छ। जे जसरी भाडादर कायम गरेर टेन्डर आह्वान गरिएको छ त्यो कति पनि वैज्ञानिक र न्यायसङ्गत छैन। हिजो पत्रकार सम्मेलनको आयोजना गरेर फलफुल तथा तरकारी थोक व्यवसाय सङ्घका अध्यक्ष धीर प्रसाद धिदाले भन्नुभयो, टेन्डर खारेज गरेर सर्वपक्ष समिति गठन गरी त्यसले अध्ययन र सिफारिस गरेको आधारमा भाडादर तोक्न उहाँले माग गर्नुभएको छ। असार 8 गते हुने उपनिर्वाचनको समयमा लागू हुने आचार संहिताका बारेमा उम्मेद्वार र पार्टीका प्रतिनिधिहरूलाई जानकारी गराइएको छ। मुख्य निर्वाचन अधिकृत विनोद मोहन आचार्यले यस विषयमा आइतबार जानकारी गराउनु भएको हो। आचार संहिता अनुसार मोटर र मोटरसाइकल ऱ्याली गर्न नपाइनेछ। त्यस्तै 75 ग्रामको कागजमा कुल क्षेत्रफल 300 वर्ग इन्च रहने पर्चा छाप्न पाइनेछ। 81 केन्द्रमा 65,279 जनाले भोट हाल्नेछन्, जसमा महिलाको सङ्ख्या 34,528 रहेको छ। निर्वाचनको अवधिका लागि विशेष सुरक्षा योजना तयार पारिएको प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले बताउनु भएको छ। यस क्षेत्रका मतदाताले यसपटक विद्युतीय उपकरणको सहायताले भोट दिँदैछन्। भरतपुर नगरपालिकाको 7, 8, 9, 13 र 14 सहित शारदानगर, गुन्जानगर, पटियानी, मङ्गलपुर, फुलबारी, गीतानगर र शिवनगर गाविस यस क्षेत्रमा पर्दछ। चितवन जिल्लामा सुरु गरेको अर्ग्यानिक तरकारी खेती सफल भएको छ। जिल्लाको 1 नगरपालिका र 4 गाविसमा अर्ग्यानिक प्रणालीबाट गरिएको तरकारी खेतीबाट अपेक्षाकृत फाइदा लिन सकिएपछि किसानहरू अर्ग्यानिक खेती सफल भएको निष्कर्षमा पुगेका हुन्। विषादी प्रयोग नगरी खेती गर्दा लगानी डुब्ने र उब्जनी पनि नहुने भएकाले चितवनका किसानहरू अर्ग्यानिक खेती गर्न डराउने गरेका छन्। रासायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्यमा पर्ने असरको बारेमा जानकारी हुँदाहुँदै पनि लगानी खेर जाने डरले अर्ग्यानिक खेती गर्न किसानहरू हिचकिचाउने गरेका छन्। बालीमा विषादीको प्रयोगका कारण मानिसमा सुगर, उच्च रक्तचाप लगायतका भयानक रोग, क्यान्सर समेत हुने खतरा बढेपछि पछिल्लो समय जिल्लामा अर्ग्यानिक खेती गर्नतर्फ किसानहरू जागरूक हुने गरेका छन्। रासायनिक मल र विषादी प्रयोग गरेर उत्पादन गरेका खाद्य सामग्रीले रोग निम्त्याउँछ भन्ने सबैले बुझ्न थालेका छन्। ग्रामीण ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था खैरनीका अध्यक्ष पुरदत्त भूषालले भन्नुभयो, अहिले अर्ग्यानिक उत्पादनले बजार पनि पाउने गरेको छ, उपभोग पनि बढेको छ। जिल्लामा अर्ग्यानिक खेतीको विकास र विस्तार गर्न सुरु भएको कृषि, स्वास्थ्य तथा वातावरण परियोजनाले खैरनी नगरपालिका, भण्डारा, मङ्गलपुर, शुक्रनगर, जगतपुर गाविसमा किसानहरूलाई अर्ग्यानिक खेती गर्न सिकाएको छ। आगामी असार 8 गते चितवनको क्षेत्र नम्बर 4 हुने उपनिर्वाचनमा आफ्नो पक्षमा मतदाता तान्ने होडमा जिल्लाका प्रमुख दलहरू जोडतोडले विभिन्न रणनीतिका साथ अगाडि बढेका छन्। यो अवधिसम्म आइपुग्दा नेपाली कङ्ग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी प्रचारात्मक अभियानमा अगाडि देखिएका छन्। यसै क्रममा पार्टीका जिल्ला उपसचिव दिलकुमारी रावल पार्वतीलाई तेस्रो पटक उम्मेद्वार बनाएको नेकपा एमाले चितवनले यसपटक निर्वाचन परिचालनको रणनीति परिवर्तन गरेको जनाएको छ। अघिल्लो निर्वाचनमा उम्मेद्वारसँगै घर दैलो अभियान सञ्चालन गरेको एमाले यसपटक निर्वाचनको अवधि कम भएकाले बिना उम्मेद्वार पनि स्थानीय कार्यकर्ता परिचालन गरी नियमित घर दैलो गर्ने रणनीति अगाडि बढाएको हो। यस्तै नेपाली कङ्ग्रेस क्षेत्र नम्बर 4 19 गतेदेखि असार 5 गतेसम्म घर दैलो कार्यक्रम गर्दैछ। जेठ 19 अर्थात् आज भरतपुर नगरपालिकाको 9 नम्बर वडा, 20 गते मङ्गलपुर, 22 गते पटियानी, भनपा 7, 25 र 26 गते गुन्जनगर, 26 गते भनपा 8 र नम्बर, 28, 29 गते शिवनगर, 31 गते र असार 1 गते शारदानगर, 2 गते भनपा 14, 3 र 4 गते गीतानगर, 5 गते नेपाली कङ्ग्रेस क्षेत्र नम्बर 4 क्षेत्रीय कार्यालय समेत रहेको फुलबारीमा घर दैलो प्रचार प्रसार कार्यक्रम हुँदैछ। यस्तै एकीकृत नेकपा माओवादीले पनि प्रचारलाई सुरु गरेको छ। चितवनको क्षेत्र नम्बर 4 असार 8 गते संविधानसभा उपनिर्वाचन हुँदैछ। चुनाव प्रचार प्रसार समितिका संयोजक चित्रबहादुर श्रेष्ठले दिएको जानकारी अनुसार घर दैलोसँगै सम्पर्क कार्यालय खोल्दै चुनावी अभियान सुरु गरिएको हो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, नेकपा एमालेको अबको नेतृत्व कसले गर्नुपर्ला जस्तो लाग्छ? ए माधव कुमार नेपाल, बी केपी शर्मा ओली, र सी नयाँ युवा पुस्ताले। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बृग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटुल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर